ان الذين كفروا بے شک وہ لوگ جنہوں نے کفر کیا ينفقون اموالهم وہ اپنے مال خرچ کر رہے ہیں کس مقصد کے لیے لیصدوا عن سبیل اللہ کہ لوگوں کو اللہ کے راستے سے روکیں اللہ کے راستے سے روکنے کے لیے مال خرچ کرتے ہیں کس کی طرف اشارہ ہے اہل مکہ کی طرف آپ کو معلوم ہے کہ تجارتی قافلے میں جو ان کو پیسہ ملا تھا وہ انہوں نے کس میں لگایا تھا مسلمانوں سے جنگ کرنے میں جنگ بدر میں جب ناکامی ہوئی تھی تو ایک اور انتقامی جنگ پر اکسانے کے لیے انہوں نے ڈھیروں مال خرچ کیا تھا پھر غزوہ بدر میں یہ لوگ 1000 کا لشکر جو لائے تھے تو اس لشکر کا روزانہ کا خرچہ کھانے پینے کا کہتے ہیں 10 اونٹ تھا 10 اونٹ روز قربان کرتے تھے فوج کو کھلانے کے لیے ایک اونٹ کی قیمت آپ سوچ سکتے ہیں کتنی تھی اور ہر روز 10 ہوں تو مکہ سے مدینہ کا سفر جانے کا اور پھر آنے کا ہی 2-3 ہفتوں پر مشتمل ہو سکتا اور پھر وہاں رہنے کا اور یہ تو صرف اونٹوں کا خرچہ تھا آخر پکانے پر کچھ اور بھی لگتا ہوگا خالی اونٹ تو ہی ابالتے نہیں ہوں گے پھر اسی طرح ابو لہب کی بیوی مکہ میں کیا کہتی تھی اپنے ہار کی طرف اشارے کر کے کہا کرتی تھی کہ محمد صلی اللہ علیہ وسلم کی مخالفت میں یہ ہار بھی بیچ ڈالوں گی یعنی لوگوں کو آپ سے بدظن کرنے کے لیے اگر مجھے مال خرچ کرنا پڑا اور باقی مال خرچ ہو گیا تو یہ عزیز ترین ہار بھی بیچ کر آپ کی مخالفت میں لگاؤں گی کیونکہ عموماً لوگ مال سے خرید لیتے ہیں نا دوسروں کے اوپینین کو یہ ہر دور میں ہوتا رہا تو اس دور میں بھی لوگ کیا کرتے تھے حضور صلی اللہ علیہ وسلم کے خلاف اوپینین کو استعمال کرنے کے لیے مال خرچ کرتے تھے اور دین کے خلاف فرمایا کہ یہ لوگ اپنا مال خرچ کر رہے ہیں لوگوں کو اللہ کے راستے سے روکنے کے لیے آج کل بھی ایسی کتابیں ایسا لٹریچر چھاپتے رہتے ہیں لوگ فی سبیل اللہ مفت بانٹتے ہیں کہ جس سے لوگوں کو اللہ کے راستے سے روکا جائے فَسَيُنْفِقُونَهَا پس ان قریب وہ خرچ کریں گے اس کو یعنی ابھی اور بھی کریں گے یہ صرف جنگ بدر اور احد ہی نہیں آگے بھی انہوں نے ابھی بہت کچھ خرچہ کرنا ہے لیکن نتیجہ ان کے حق میں نہیں ہوگا ثم تكون عليهم حسرتا پھر یہ مال کا خرچ کرنا ان کے لیے حسرت بن جائے گا کہ کاش ہم اپنی اتنی پراپرٹی بیچ کر الیکشن نہ ہارتے ثم يغلبون کیونکہ جو پارٹی جیت جاتی ہے وہ تو کسی نہ کسی طرح اس سے ڈبل بنا لیتی ہے اور جو بیچارے ہار جاتے ہیں ان کے لیے حسرت ہوتی ہے تو اسی طرح وہ لوگ بھی چونکہ مسلسل اسلام کے مقابلے میں نقصان اٹھانے والے تھے تو پچھلی زندگی میں سارا اسلام کی مخالفت میں خرچ کیا ہوا مال حسرت بن جائے گا ثم یغلبون اور پھر مصیبت یہ ہے کہ مغلوب بھی ہو جائیں گے والذین کفروا اور انجام کیا ہوگا جنہوں نے کفر کیا یعنی توبہ نہ کی الی جہنم یحشرون وہ جہنم کی طرف اکٹھے کیے جائیں گے لیمیز اللہ الخبیث من الطیب جہنم میں اللہ کیوں ڈالنا چاہتا ہے ان کو تاکہ ناپاک کو پاک سے الگ کر دے یہ کیسے ناپاک پاک سے الگ کیسے ہوگا قیامت کے دن ہی اللہ تعالی پکاریں گے سورت یاسین میں آتا ہے وَامْتَازُ الْيَوْمَ أَيُّهَا الْمُجْرِمُونَ اے مجرموں آج چھٹ کر الگ کھڑے ہو جاؤ یعنی ایک ہی گھرانے میں اگر نیک اور بد لوگ ہوں گے تو قیامت کے دن دونوں کو الگ الگ کر دیا جائے گا یعنی دنیا میں تم ایک معاشرے میں رہ رہے ہو ایک گھر میں رہ رہے ہو لیکن قیامت کے دن الگ کر دیے جاؤ گے وَيَجْعَلَ الْخَبِيثَ بَعْدَهُ عَلَى بَعْدٍ اور خبیث کا بعض حصہ بعض پر ڈالے گا یعنی خبیث پر خبیث کو ڈال کے پائل اپ کرے گا فَيَرْكُمَهُ پھر اس کو جمع کرے گا رے کاف میم کا مطلب ہوتا ہے طے بتایا کر کے ڈھیر لگانا جیسے آپ نے دیکھو گا گلی بازار کے کونے پر ایک شخص کوڑا پھینک جاتا نا ایک شاپر پھینک دے تو تھوڑی دیر میں کیا ہوگا ایک اور لا کے پھینکے گا اور پھر ایک اور پھینکے گا فَيَرْكُمَهُ تو وہ کوڑے کا ڈھیر وہ اونچا ہو جائے گا قیامت کے دن اللہ تعالیٰ بھی سارے خبیصوں کو اسی طرح ایک کے اوپر ایک رکھ کے ایک پلندہ بنائے گا پھر کیا کرے گا فَيَجْعَلَهُ فِي جَهَنَّمَ سارے پلندے کو جہنم میں پھینکے گا اللہ تعالیٰ تو ویسے بھی پھینک سکتے ہیں یہ ڈھیر بنا کے اندر پھینکنے میں کیا حکمت ہے آپ کو معلوم ہے نا کہ जब कूड़े को जलाया जाता है तो क्या किया जाता है? पहले बखेरा जाता है कि इकट्ठा किया जाता है? इकट्ठा कर दिया जाता है। उससे एक तो ईंधन की बचत होती है कि आप मिट्टी का तेल डाल रहे हैं तो थोड़ा सा ही डाल के एक दफा आग भड़का दें, अब एक हिस्सा दूसरे को जलाएगा। यानी इकट्ठा करके जब कोई चीज जलाई जाती है तो आग खूब भड़कती है, आग में तेजी भी होती है और बाज हिस्सा बाज को जलाता है, तो उस जलने की शिद्दत की तरफ दरअसल यहां इशारा है। फयरकुमहु जमीअन फयजअलहु फी जहन्नम उलाएका हुमुल खासिरून, यही लोग दरअसल नुकसान उठाने वाले हैं, इन्हीं लोगों के लिए खसारा है। कुल लिल्लज़ीना कफरू, आप काफिरों से कह दीजिए, इन यंतहू, अगर वो बाज आ जाएं, मना हो जाएं, रुक जाएं, युग़फ़र लहुम, तो बख्श दिया जाएगा उनके लिए, माफ कर दिया जाएगा उनके लिए, मा कद सलफ, जो पहले हो चुका, जो गुजर चुका, यानी पिछली जिंदगी के गुनाह। वह यऊदू, और अगर वो लौटेंगे, इयादा करेंगे, वही कुछ करेंगे जो उन्होंने पहले किया, फकत तो तहकीक, मदद गुजर चुकी है, सुन्नतुल अव्वलीन, पहले लोगों की सुन्नत या तरीका। इस्लाम का एक तरीका है कि वो इंसानियत को भलाई की तरफ बुलाता है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने दीन फैलाने की इब्तिदा जंगो जदल और किताल से नहीं की थी, लोगों को वाज़ो नसीहत की, समझाया, दलाइल दिए, लेकिन जब लोग नहीं माने और तरह तरह की तकलीफें आप सल्लल्लाहु अलैहि वसल्लम को पहुंचाएं, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने वो जगह छोड़ दी, लेकिन फिर भी उन लोगों को जवाबन नहीं सताया। उसके बाद हिजरत करके मदीना तशरीफ ले आए, यहां आकर जो भी आपके खिलाफ तरीकेकार इख्तियार किया गया उसके जवाब में आपने दिफाई इकदामात किए। एक जंग गुजर चुकी है और फिर समझाया जा रहा है कि इस जंग में हारने के बाद सबक सीखो, अब भी अपनी इस्लाम दुश्मनी से बाज आ जाओ, अगर अब भी रुक जाओगे और मुसलमान हो जाओगे, इस्लाम की मुखालफत छोड़ दोगे, तो पिछले सारे गुनाह माफ कर दिए जाएंगे। इस्लाम का उसूल क्या है कि जो शख्स जैसा अमल करे उसके मुताबिक ही बदला पाए, लेकिन अल्लाह ताला ने इस आम उसूल में अपनी रहमत से एक खास एक्सेप्शन भी रखी है, और वो क्या है कि अगर कोई शख्स तौबा कर ले तो उसके बाद उसके पिछले गुनाह माफ कर दिए जाएं, उन आमाल पर उसको सजा न दी जाए। मसलन एक शख्स खुदा से दूर था, गलत कामों में जिंदगी बसर कर रहा था, फिर वो खुदा की रहमत से सही रास्ते पर आ गया, तो उसके लिए अल्लाह की तरफ से एक खुशखबरी है कि उसके पिछले गुनाह माफ कर दिए जाएंगे अगर आइंदा के लिए उन गुनाहों का इयादा ना करें। इयंतहु, ये शर्त है पिछले गुनाहों की माफी की, और अगर बार बार वही हरकत करें तो फिर ये भी नहीं कि इंसान बेवकूफ बनकर दूसरों से धोखा खाता रहे, ऐसे में मुफसिद शख्स को पकड़ना और उसको सजा देना, और अगर उस शख्स का कोई कसूर अल्लाह के हुकूक से मुतल्लिक है तो अल्लाह ताला का भी हक है फिर कि जैसे चाहे सजा दे। फरमाया दो रास्ते हैं, एक तो ये कि पलट आओ। इससे क्या पता चलता है कि जंग के मौके पर भी खैरखा ही मद्देनजर है, यानी जंग तुम्हें खत्म करने को नहीं, तुम्हें सबक सिखाने को है, तुम पलट आओ, तुम्हारी माफी हो जाएगी। एक हदीस में भी आता है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने इस्लाम कबूल करके नेकी का रास्ता अपना लिया उसके गुनाहों की बाज पुरस न होगी जो उसने जाहिलियत में किए होंगे, और जिसने इस्लाम पर आकर भी बुराई न छोड़ी उससे अगले पिछले सब आमाल का मुआवजा होगा, यानी तौबा करने पर माफी हो जाएगी। लेकिन अगर तौबा झूठी हुई और अमल वही करता रहा जो पहले किए, तो फिर इन आमाल के साथ पिछलों का भी हिसाब हो जाएगा, फिर माफी नहीं। इसी तरह एक और हदीस है जिसमें आता है, अल इस्लाम यजुब्बु मा कबलहू, इस्लाम पहले वाले गुनाहों को मिटा देता है, यानी सच्ची तौबा के बाद पिछले गुनाह माफ हो जाते हैं। वकातिलूहुम, और उनसे जंग करो, क़िताल करो, हत्ता, यहां तक के, ला तकून फितनतुन, न रहे फितना, यानी फितने के खात्मे तक जंग करते रहो। वयकून दीन कुल्लुहु लिल्लाह, और हो जाए दीन सारे का सारा अल्लाह के लिए। फइन इंतहौ, फिर अगर वो बाज आ जाए, यानी फितने से बाज आ जाए, फइन अल्लाह, तो बेशक अल्लाह ताला, बिमा यामलून बसीर, साथ उसके जो वो अमल कर रहे हैं देखता है, उनके अमाल को देख रहा है। वो इन तवल्लो, और अगर वो मुंह मोड़ ले, फालमु, तो जान लो, यानी किस बात से मुंह मोड़े, इतना बर्पा करते रहें और अमन से मुंह मोड़े, तो जान लो, अन्नल्लाह मौलाकुम, तो बेशक अल्लाह तुम्हारा मौला है, तुम्हारा मददगार है। नेअमल मौला, कितना अच्छा मौला है, व नेअमन नसीर, और कितना अच्छा मददगार है। यहां फिर पिछली ही बात को मजीद दोहराया गया कि कुफार से जंग करो हत्ता के फितना खत्म हो जाए, यानी जंग का मकसूद क्या हो, नंबर एक फितने का खात्मा, और नंबर दो वयकून अद्दीन कुल्लुहु लिल्लाह, अल्लाह के दीन का गलबा। ये दो वजूहात हैं। फिर अगर ये फितना फसाद डालने से बाज आ जाए, दीन के रास्ते में रुकावटें न खड़ी करें, तो उस पर अल्लाह ताला देख रहा है, इन्हें कुछ नहीं कहा जाएगा। और अगर ये बाज नहीं आते, तो फिर अल्लाह ताला तुम्हारी मदद करेगा। किसकी? जो अल्लाह के दीन की मदद करेंगे। यहां दो लफ्ज काबिल गौर है, नंबर एक फितना और नंबर दो अद्दीन। फितना क्या चीज है जिसके खात्मे तक जंग करने के लिए कहा जा रहा है? फितने से मुराद हर वो मुआनिदाना कोशिश, मुआनिदाना क्या होती है, जिसमें दुश्मनी पाई जाए, इनाद पाया जाए, हर वो कोशिश जो इस्लाम की राह में रुकावट बन रही हो, इसी रुकावट को रास्ते से हटाने और इस्लाम की राह साफ करने का नाम जिहाद फी सबीलिल्लाह है। यानी जिहाद का मफहूम क्या है? मसलन आप अल्लाह के रास्ते में चले हैं, आप अल्लाह की तरफ जाना चाहते हैं और दूसरों को भी साथ ले जाना चाहते हैं, तो शैतान का रोजे अव्वल से ये तरीका रहा है कि वो इस रास्ते को खाली नहीं छोड़ता, पुरअमन नहीं रहने देता, इसमें बहुत सी रुकावटें डालता है। और आपको याद होगा कि इबलीस के हथकंडे जो आपको बताए गए थे, उनमें बहुत से हथकंडों का जिक्र था जो शैतान की तरफ से होते हैं। शैतान के अलावा कुछ इंसान भी इस रास्ते में रुकावट डालते हैं, खुद इंसान का अपना नफ्स भी डालता है। तो खा इंसान का नफ्स हो, खा शैतान हो, खा इंसान हो, या कोई हुकूमतें हो, इंडिविजुअल्स हो, या ग्रुप हो, जो भी ताकत, जो भी कोशिश एक इंसान को या उम्मत मुस्लिमा को इस रास्ते पर चलने से रोकेगी, उसको आगे से हटाना जिहाद कहलाता है। इसमें जबान भी इस्तेमाल की जाएगी, हाथ भी इस्तेमाल किया जाएगा, कलम भी इस्तेमाल किया जाएगा, और तलवार और असलहा भी इस्तेमाल किया जाएगा, और हर एक का अपना अपना मौका है। यानी जिहाद का मतलब क्या है? जिद्दोजहद, कोशिश। किस चीज की कोशिश? हर उस रुकावट को हटाने की कोशिश जो इंसान को अल्लाह के रास्ते पर चलने न दे। वो ताकत कोई भी हो सकती है, किसी भी शक्ल में आ सकती है। तो हर वो ताकत, हर वो चीज जो आपको अपने रब के रास्ते पर चलने न दे, उसको हटाना क्या कहलाता है? जिहाद। अगर इमेजिन करें, आप एक सड़क पर जा रहे हैं या एक रास्ते पर चल रहे हैं, इतने में रास्ते में कोई चीज आ जाती है। आप ये नहीं कर सकते कि उसके ऊपर से कूद के जाएं या फलांग के जाएं, और वो चीज ऐसी है कि जो आपका रास्ता रोक रही है। मतलब रास्ता चलते हुए कई बैरियर आ जाते हैं, कभी कोई रस्सी बांधी भी होती है, कोई जंजीर बांधी भी होती है, कभी कोई फाटक आ जाता है, कभी कुछ। आप इमेजिन कर सकते हैं कि सड़कों पर तरह तरह के जो बैरियर होते हैं, तो उस बैरियर को जब तक हटाया नहीं जाए, आप अपना सफर जारी नहीं रख सकते। बिल्कुल इसी तरह अल्लाह के रास्ते पर आप चल नहीं सकते जब तक बहुत से बैरियर्स आगे से हटाए ना जाएं। इन बैरियर्स को दूर करने का नाम जिहाद है। मुख्तलिफ हालात में, मुख्तलिफ औकात में, मुख्तलिफ जमानों में ये बैरियर्स, ये रुकावटें, ये चीजें मुख्तलिफ अंदाज से सामने आएंगी। इसलिए हर दौर के तकाजों के मुताबिक स्ट्रेटेजी बदलती जाएगी। हर मुल्क, हर इलाके, हर शहर, इसमें जबान से लेकर कलम और कलम से लेकर तलवार और तलवार से लेकर टैंक और टैंक से लेकर जो भी सामान असलहा होगा, वो सब अपने अपने मौके पर इस्तेमाल किया जाएगा। जब तक ये जंग की शक्ल में ना बदले, उस वक्त तक ये जिहाद है। और जब जंग की शक्ल हो, तो उस वक्त जिहाद के साथ उसको किताल भी कहा जाता है। ठीक है, यानी जिहाद एक वसीतर टर्म है, उसका एक हिस्सा किताल भी है। यहाँ पर किताल की बात हो रही है कि قاتلوهم حتى لا تكون فتنة, उनसे किताल करो। और उनसे मुराद यहाँ कौन है? इस आयत के दो माने किए गए हैं। एक तो खास अपने कॉन्टेक्स्ट में मुशरिकीन मक्का की तरफ इशारा है कि मुशरिकीन मक्का से तुम्हें जंग करना होगी जब तक कि ये फितना खत्म ना हो जाए। और फितना कौन सा? नंबर एक तो वो रुकावटें हैं जो उन्होंने मक्का में होते हुए डाली थी, फिर मुसलमानों ने जगह छोड़ दी, तो मदीना में आकर भी वो इस्लाम पर अमल नहीं करने दे रहे, तो वो रुकावटें हटानी और जंजीरें काटनी है। नंबर दो, फितने का माना तकलीफें पहुंचाना, आजमाइशें खड़ी करना, मुसलमानों पे अरसे हयात तंग करना, यानी वो सारी तकलीफें और वो सारी मुसीबतें जो मुसलमानों पर डाली जाएं, किस गर्ज को? उनको सीधे रास्ते से हटाने के लिए। फितने से एक मुराद क्या था जो पहले मैंने आपको बताया? क्या फितने से मुराद रुकावटें जो इस्लाम के रास्ते में खड़ी की जाएं? नंबर दो, इससे मुराद वो ईजा, अजाब और मुसीबत है जो कुफार की तरफ से मुसलमानों पर आए। मसलन हजरत अब्दुल्लाह बिन उमर से रिवायत है कि फितने से मुराद इस जगह वो अजियत, अजाब और मुसीबत है जिसका सिलसिला कुफार मक्का की तरफ से मुसलमानों पर हमेशा जारी रहा था। जब तक वो मक्का में थे, तो हर वक्त उनके नरगे में फंसे हुए थे, तरह तरह की ईजाएं सहते थे। फिर जब मदीना की तरफ हिजरत करके आए, तो एक एक मुसलमान का ताकुब करके कत्ल गारत गरी करते रहे। मदीना पहुंचने के बाद भी पूरे मदीना पर हमलों की सूरत में उनका गैज़ो गज़ब जाहिर होता था। तो फिर माना क्या बना? कि मुसलमानों को कुफार से उस वक्त तक किताल करना है जब तक के मुसलमान उनके मजालिम से महफूज ना हो जाएं और दीन इस्लाम का गलबा ना हो जाए, कि वो गैरों के जुल्म से مسلمانوں کی حفاظت کر سکیں. پھر اسی طرح فتنے کا مطلب ستانا ہے، یعنی پرسیکیوشن جس کو آپ کہتے ہیں، یعنی جب تک کافر مسلمانوں کو ستا رہے ہیں، پرسیکیوٹ کر رہے ہیں، اس وقت تک مسلمانوں کو ان سے لڑنا ہے کہ پرسیکیوشن ختم ہو جائے. پھر اسی طرح فتنے سے مراد کفر اور شرک بھی لیا گیا ہے. حضرت عبداللہ بن عباس نے اس کی یہی تفسیر بیان کی ہے، یعنی مسلمانوں کو کفار سے قتال اس وقت تک جاری رکھنا ہے جب تک کہ یہ کفر اور شرک مٹ نہ جائے. اب آپ دیکھیے کہ ان سارے معنوں کو اگر ہم سامنے رکھیں تو اس کا مطلب کیا ہے کہ مسلمانوں کو جنگ کی اجازت ہے. کس لیے؟ فتنہ ختم کرنے کے لیے، یعنی ظلم و ستم ختم کرنے کے لیے، کفر اور شرک ختم کرنے کے لیے، اور وَيَكُونَ الدِّينُ كُلُّهُ لِلَّهِ، جس میں لِتَكُونَ كَلِمَةُ اللَّهِ هِيَ الْعُلْيَا دوسری جگہ پر آتا ہے کہ اللہ کے کلمے کا بول بالا ہو. لیکن اس کا مطلب یہ ہرگز نہیں کہ جب تک ساری دنیا مسلمان نہ ہو جائے اس وقت تک آپ ان سے لڑتے رہو یا جنگ کرتے رہو یا تلوار کے زور سے انہیں مسلمان کرنے کی کوشش کرو. اس میں ہم نبی صلی اللہ علیہ وسلم کا طریقہ دیکھتے ہیں، سنت میں دیکھتے ہیں، تو کیا پتہ چلتا ہے کہ مکہ کے 13 سال آپ نے خود تکلیفیں اٹھائیں، ایذائیں سہیں، لیکن جوابی کارروائی نہیں کی جب تک کہ میسج کنوے نہیں کر دیا. جب پوری طرح میسج کنوے ہو گیا، مسلمانوں کی تعداد بڑھ گئی، انہوں نے وہ جگہ بھی چھوڑ دی اور مدینہ آ کر پرامن طریقے سے رہنا چاہا، اور پیچھے سے پھر یہ ظلم و ستم کا سلسلہ جاری رکھے رہے، تو ایسی صورت میں پھر کیا کیا کہ ظلم اور کفر کے ہاتھ توڑے گئے. اب یہ ہے کہ اس آیت کی روح سے مسلمانوں کے اوپر ایک فریضہ، اور وہ کون سا فریضہ؟ فریضہ جہاد کا پتہ چلتا ہے. لیکن ہم اس آیت کو دو معنوں میں لیں گے، ایک اس کے اپنے خاص کانٹیکسٹ میں، اور وہ کیا ہے کہ مدینہ کے مسلمانوں سے کہا جا رہا ہے کہ تم مکہ کے دشمنوں سے اس وقت تک لڑو گے جب تک کہ یہ فتنہ ختم نہ ہو جائے اور تم پرامن طریقے سے رہ نہ پاؤ. اور یہی ہم دیکھتے ہیں کہ مسلمانوں نے ان ساری چیزوں کا مقابلہ کیا جو ان کے راستے میں آئیں، اور جس جس طرح ہر سال وہ مسلمانوں پر حملہ آور ہوتے رہے، اور جنگ احزاب کی شکل میں تو پورا عرب امڈ آیا، لیکن بالآخر ایک وقت ایسا آیا کہ جس کے بعد امن ہو گیا اور یہ سلسلہ بھی ختم ہوا. دوسرا اس آیت کا عام معنی ہے کہ حضور صلی اللہ علیہ وسلم کے بعد بھی دنیا میں مسلمانوں کو فتنے کے خاتمے کے لیے، ظلم و ستم کے خاتمے کے لیے جہاد کرنے کی اجازت ہے. لیکن یہ یاد رکھیے کہ جہاد کے اپنے اصول، ضابطے اور کچھ قاعدے ہیں، اس کے اپنے آداب ہیں. یہ نہیں کہ ہر انسان پرسنلی کچھ اجتہاد کر لے، یعنی جہاد اس وقت تک نہیں ہو سکتا جب تک کہ ایک باقاعدہ اسلامی حکومت نہ ہو اور اس کا کوئی امیر نہ ہو، کیونکہ جہاد کے لیے ایک امیر کا ہونا ضروری ہے، اور پھر باقاعدہ سوچ سمجھ کر حملہ کیا جائے گا. اور اس کے لیے ہم آگے دیکھیں گے کہ پہلے تیاری کا حکم دیا گیا ہے. مکہ میں مسلمانوں کو ہاتھ روکنے کا حکم کیوں تھا؟ اس لیے بھی تھا کہ اس وقت تک پوری طرح مسلمان تیار نہ تھے. مدینہ میں آ کر آزاد فضا میں اس تیاری کا موقع ملا. تو بہت سی چیزیں جو ہیں، جو اس سے متعلقات ہیں، ان کا یہاں پر تفصیلات کا موقع نہیں، لیکن بہرحال جہاد جو ہے وہ آپ صلی اللہ علیہ وسلم کی امت میں قیامت تک باقی رہے گا. یعنی اس آیت کو ہم صرف اس دور کے لیے خاص نہیں کریں گے بلکہ قیامت تک، لیکن شرط یہ ہے کہ اپنے آداب کے ساتھ اور مسلمانوں کی اجتماعی مصلحت کو دیکھتے ہوئے۔ وآخر دعوانا ان الحمد للہ رب العالمین، سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔